इसी के तहत समझने के लिए तरक बहुत लिखते हैं कि अगर कोई शेख आया तरफ देकर के, कोई मुहिद आया तरफ देकर के, और शेख उसकी तरफ मुतवजा नहीं है तो उसका समरा उसको मिलेगा उस तरफ का, वो कामयाब होगा, क्योंकि अल्लाह ताला जानता कि इसके दिल में तलब है। चाहे पीर परवची जाहिर ना हो, ये अल्लाह पर तो जाहिर है, इस बिना पर तलब की बड़ी कदर किया है। तलब सादिक लेके आदमी आता है तो अल्लाह ताला उसकी कदर फरमाते हैं। आप कमजोर तिश्ने की आवर बदस है न मालूम का शेर, आप कमजोर तिश्ने की आवर बदस्त, पानी कम ढूंढो, पानी कम ढूंढो, प्यास ढूंढो, प्यास ढूंढोगे तो पानी सामने मिलेगा। बहुत मालूम का बहुत मशहूर शेर है, दूसरा शेर जल्दी नहीं आ रहा मिश्रा। आप कमजोर तिश्ने की आवर, वही तलब है ना तिश्ने की, आप कमजोर तिश्ने की आवर बदस्त। उसके बाद यही है कि अगर तुम्हारे अंदर प्यास होगी तो अल्लाह ताला तुम्हारे सामने चश्मों को करते, चश्मा नहीं चश्मे, चश्मे ही चश्मे आ रहे हैं। आज जो हमको कामयाबी नहीं है, सही मानों में जो तलब होनी चाहिए नहीं। शेख अब्दुल्ला मोहदी देलवी इस सवाने लिखी है, हरिक अहमद निजामी ने प्रोफेसर, बहुत उमदा सवाने हैं, उन्होंने तलब पर बहस किया है। और जब किताब मिली है गोरखपुर में तो हजरत ने तलब का जो बयान है उसको जाहिर फरमाया, सुनाया, बहुत सभी पर बहुत असर हुआ। तलब तू बर जाने तालीम मुसल्लत मिशवत, तलब जब तालीम के दिल पर मुसल्लत हो जाती है तो उसके सामने बड़े बड़े पहाड़ों की कोई वक़्त नहीं रह जाती, बड़े बड़े समुद्रों की कोई वक़्त नहीं आती, वो आगे बढ़ता है तलब की वजह से। मवाने उसके लिए माने नहीं होते, मवाने हैं ये माने नहीं होते। इस बिना पर तलब बहुत बड़ी चीज है। साहबा के अंदर तलब पैदा हुई, जिनके अंदर नहीं पैदा हुई वो कामयाब नहीं हुए, नामुराद हो गए। इस बिना पर अल्लाह ताला से दुआ तलब की भी करना चाहिए कि अल्लाह हमारे दिल में हमको ये तलब पैदा फरमाइए। तलब होती है देखिए, वहां से यहां से आ गए लोग, बहुत से यहां नहीं आएंगे, तलब नहीं यहां से यहां नहीं आएंगे, बहुत से लोग दूर से आ जाते हैं। जो तलब की भी करे अल्लाह ताला से दुआ माना चाहिए कि अल्लाह ताला हमारे अंदर सिर्फ के तलब पैदा फरमाए, शौक पैदा फरमाए, जौक पैदा फरमाए, अल्लाह ताला हम सब लोगों को इस हाल में कामयाबी अदा फरमाए। तो उसमें मजमून था बहुत उमदा, बहुत मुतासिर हुए। तलब तू जान पर जाने तालीम मुस्तौरी में शवन, तालीम के जान पर जब तलब मुस्तौरी गालिब आती है तो फिर उसके सामने बड़े बड़े ऊंचे ऊंचे पहाड़ों की भी कोई वक्त नहीं होती और बड़े रखार की भी कोई वक्त नहीं होती। हमारे बुजुर्गों के अंदर तलब थी, इमिन आप अल्लाह ताला ने कहां से कहां पहुंचा है। एक तालिब आए एक शेख यहां रहे, जब जाने लगे कहा हजरत कुछ बतलाइए हमको, कहा इधर उधर मत देखना, बस 6 महीने ही कहते रहे, आए तलब देकर कामयाब हो गए। ये मुजाहिदा कराया उनको, ये मुजाहिदा अल आमाल अल अहवाल समरातुल आमाल। तलब होती है तो आदमी आमाल को करता है, और आमाल जो करता है तो अहवाल मिलते हैं। पहले तो तलब, वो भी अल्लाह ताला की तरफ से तलब है। लिखा है बुजुर्गों ने कि हमारा जिक्र अल्लाह के दो जिक्रों के दरमियान में है, हमारा जिक्र अल्लाह के दो जिक्रों के दरमियान में है। अल्लाह ने हमको याद किया तो हमने उनको याद किया, जब हमने उनको याद किया तो अल्लाह ताला फरमाते हैं तुम हमारे महबूबों के मजकूरों में। तो मजकूरियत पहले ही से है, अल्लाह ने हमको याद किया तो हमने उनको याद किया, जब हमने याद किया है तो फिर अल्लाह ने खास तौर से याद किया। फसकुरूनी अज़कुरकुम, मुझको याद करो, लेकिन कब याद करोगे, जब मैं तुमको याद करूंगा। बंदा याद करेगा تو اللہ تعالیٰ کامیابی عطا فرمائے گا. کامیابی تو ہے اس بنا پر اللہ تعالیٰ رمضان میں بھی طلب پیدا فرمائے, پیاس پیدا فرمائے, طلب پیدا فرمائے, ذوق و شوق پیدا فرمائے, تاکہ اللہ تعالیٰ ہم کو باطنی نعمتوں سے سرفراز فرمائے. بہت بڑی بات ہے میرے دوستو, صدق کے طلب اللہ تعالیٰ ہم سب لوگوں کو عطا فرمائے اور اس کے برکات سے ہم لوگوں کو متوجہ فرمائے, مالا مال فرمائے. اتفاق یہ مضمون بیان ہی کرنا تھا مجھے, تو مولانا نے یہ کتاب لے لیا, نصیحت المسلمین رکھی ہوئی تھی, کل اعتراف ضرور سامنے رکھا تھا تو اسے سنا دیا. اور نصیحت المسلمین بہت اہم کتاب ہے, حارث محاسبی یہ بہت متقدمین صوفیہ میں سے ہیں, اس پر عرب علماء کچھ نقل بھی کرتے ہیں, لیکن ان کی کتاب کا ترجمہ شیخ عبد الفتاح نے غدہ نے کیا ہے, ترجمہ کیا ہے عربی میں کیا ہے, الحمدللہ اسحاقی نے اس کا اردو ترجمہ کیا ہے, اور اس کا حاشیہ لکھا ہے عبد الفتاح نے غدہ نے, بہت بڑی, اس کا ترجمہ مولانا عبداللہ کاپوری نے کیا ہے. یہ کتاب ہے بہت عمدہ کتاب ہے, واقعی اللہ تعالیٰ نے بہت بڑی خدمت دے دیا ہے. ہم لوگ بھی بھول جاتے ہیں اپنی کتاب بھول جاتے ہیں, یہ کتاب واقعی سننے سنانے لگا ہے. ابھی کھولا مولانا سے کہا کہ کوئی مضمون نکالی ہے, اس کی برکت بھی ہم لوگ حاصل کریں, نکالا تھا اللہ کا شکر ہے یہ مضمون نکلا, جو میں سوچ رہا تھا اس کے آئین مطابق ہے. فرماتے ہیں میں عرض کرتا ہوں, مصنف فرما رہے ہیں غالباً, میں عرض کرتا ہوں یہ اللہ تعالیٰ کی مسلم بندہ پر بڑی نعمت ہے, اس لیے کہ اللہ تعالیٰ جب نیت اس کو بدلا اجر فرماتے ہیں تو خیر اچھے کاموں کی نیتوں کو تو خوب بڑھا سکتا ہے. جب اللہ کا اتنا بڑا فضل ہے کہ نیت المومن خیر من عملی, مومن کی نیت اس سے عمل سے بہتر ہے, تو نیت پر بھی جب ثواب ہے تب تم مسلم کو نیت تو کرنا ہی چاہیے, ابھی عمل نہ ہو سکے نیت تو کرو. ہم تلاوت اتنا کریں گے, آتا ہے کہ متحد اسی میں ہو یا کہیں بھی ہو, ایک بزرگ جا رہے تھے, وہ قحط کا زمانہ تھا, قحط کا زمانہ تھا, تو دیکھا بالو کے ریت کے ٹیلے پڑے ہوئے ہیں, بہت بہت دور تو ٹیلے ہوتے ہیں, دیکھا بالو کے اوپر عرب وغیرہ بہت ہیں, یہاں بھی ہوں گے, بالو کے ٹیلے بہت ہی نظر آئے. تو انہوں نے دل میں سوچا قحط کا زمانہ ہے, گیہوں کی قلت ہے, چنا کی قلت ہے, تو یہ ارادہ کیا کہ اگر میرے پر نیت یہ کیا ہے کہ اگر میرے پاس اس ٹیلے کے برابر گیہوں ہوتا تو سب اللہ کے نام میں خرچ کر دیتا ہے. فوراً الہام ہوا کہ ان تمام اس نیت کی برکت سے ان تمام ٹیلوں کے برابر گیہوں رہتا خرچ کرتے سوا ملتا, تم کو نیت سے سوا مل گیا. اسی میں شادی ہے گرہن نیت کی برکت. انہوں نے نیت کیا کہ قحط کا زمانہ ہے, لوگ پریشان ہیں, تو اتنے بڑے ٹیلے رکھے اس کے ہیں ریت کے والو کے, اگر میرے پاس اتنا گیہوں ہوتا جتنا ٹیلے نظر آ رہے ہیں ریت کے, تو میں سب کچھ خرچ کر دیتا اللہ کے راہ میں. یہ نیت کیا تھا, الہام ہوا ان کو کہ تم کو اتنا گیہوں خرچ کرنے کا ثواب مل گیا بنیتی سے, ایک کلو بھی خرچ نہیں کیا تھا, ایک دانہ بھی خرچ نہیں کیا تھا, ملا ہی نہیں اس کے پاس. نیت کے برکت سے اللہ تعالیٰ ہے اتنا بڑا ثواب. تو نیت تو کس یہ لکھ رہے ہیں, بڑی عمدہ بات لکھ رہے ہیں, فرماتے ہیں کہ جب اللہ تعالیٰ نیت پر بدلا دیتا ہے تو خیر اچھے کاموں کی نیتوں کو تو خوب بڑھا سکتے ہو, اچھا کام نہیں کر سکتے, اچھا کام کی نیت تو کرو جس سے اللہ تعالیٰ راضی ہو. اچھے کاموں کی نیت کرنا یہ کار ثواب ہے, کیونکہ نیت عمل قلب ہے, عمل قلب تو پایا گیا چاہے جوارے سے عمل نہیں کیا ہوتے ہیں آلات ہیں خوب, جس سے اللہ تعالیٰ راضی ہو اور اس کے ذریعے ایسے نیک اعمال کا اچھا ثواب حاصل کر سکتا ہے جس کو اس نے کیا بھی نہیں ہے, اس کی صرف نیت کی ہے, اور اگر اس قدرت ہو تو اس پر عمل کرنے کا ارادہ بھی رکھتا ہو, اور اگر اس کو قدرت ہو تو اس پر عمل کرنے کا ارادہ بھی رکھتا ہو تبھی تو ہوگا, یعنی چیز ہے جب کرے گا تب تو ہوگا, اور یہاں نیت کیا ثواب مل جاتا ہے. اس لیے سلف صالحین نے ابو صفوان نے فرمایا ما ذوف بدن ما ذوف بدن کوئی جسم نیر فرما رہے ہیں کہ کوئی جسم نیر میں کمزور نہیں ہوتا یعنی ہر شخص اچھی نیت کر سکتا ما ذوف بدن یعنی نیت سے کوئی بدن ضعیف نہیں ہوتا کمزور نہیں ہوتا نیت تو کر سکتا ہے کہتے نہیں کمزور ہو لیکن نیت تو قلب کا فعل ہے ہاتھ مشکل ہے پیر بیکار ہے زبان بھی بیکار ہے لیکن نیت ہے کہ یہ کام ہم کرتے ہیں اب نہیں کیا اللہ اس کو ثواب دے گا کہ نہیں عمدہ بھائی کوئی جسم نیت میں کمزور نہیں ہوتا یعنی ہر شخص اچھی نیت تو کر ہی سکتا ہے عبداللہ ابن احمد ابن حنبل فرماتے ہیں میں نے ایک روز اپنے والد مکرم سے عرض کیا کہ ابا جان مجھے کوئی نصیحت فرمائیے ابا جان الحمدللہ مولانا ترجمہ کیا ہے ایک روز اپنے والد مکرم سے عرض کیا کہ ابا جان مجھے کوئی نصیحت فرمائیے ارشاد فرمایا کہ پیارے بیٹے خیر کی نیت کرتے رہو بس خیر کی نیت کرتے رہو اچھے کام کی نیت کرتے رہی عمدہ بات ہماری کتاب بھی کری تجربہ کیا ہوا سب یاد تو نہیں جاتا مولانا بس ذہن میں یہ آیا کہ نیت کے متعلق کوئی بیان کرنا ہے اللہ تعالیٰ نے پورا منظور دے دیا فرماتے ہیں اچھے جب تک تم کہتے ہیں ابا جان مجھے کوئی نصیحت فرمائیے اب بچے بھی تھے کہ ابا جان سے نصیحت طلب کرتے تھے اب کوئی بچہ نصیحت نہیں طلب کرتا کبھی نہیں وہ تو کہتا ہے ہم ہی نصیحت کرتے تم کو بیٹے بیٹے تو یہی کہتے ہیں آپ کیا نصیحت آپ بوڑھے ہو گئے آپ کیا کریں گے آپ ہم سے اب نصیحت حاصل کیجیے کہ اب بس جو کرنا ہے بس کریے فرماتے ہیں ابا جان مجھے کوئی نصیحت فرمائیے ارشاد فرمائے کہ پیارے بیٹے خیر کی نیت کرتے ہو کہ نہیں جامع نیت ہمارا نا آج تو میں نے سنا نہیں ہے خیر کی نیت کرتے اس لیے جب تک تم اچھی نیت کرتے رہو گے خیر و عافیت میں رہو گے اچھی نیت کرتے رہو گے تو خیر و عافیت میں آسان طریق ہو گیا ہی نہیں ہمارے حضرت بھی ایسی باتیں بہت کرتے تھے طریق کو دل میرا رکھ فرماتے تھے کہ یہ تو کر سکتے ہو حسن ظن رکھو اللہ سے حسن توکل رکھو عمل نہیں کر سکتے زبان سے بھی کچھ نہیں کر سکتے کہ اللہ سے حسن ظن رکھنا یہ خود طریق ہے یہ عمل قلب ہے اللہ سے حسن ظن رکھنا یہ خود مستقل ایک راستہ ہے ایک طریق ہے جس پر ثواب دیا جاتا ہے نبی اکرم صلی اللہ علیہ وسلم اس کو مانگ رہے ہیں اللہ منی اسألک التوفیق لمحابک من اعمال وصدق التوکل علیک وحسن الظن بھی بہت حضرت جس پر بیان کرتے تھے کہ زیادہ اعمال تم نہیں کر سکتے تو توکل تو رکھو اللہ پر بھروسہ کرو یہ بھی نہیں کر سکتے اچھی نیت رکھو کہ اللہ ہمارے ساتھ ضرور اچھا معاملہ فرمائے گا اسی سے نجات تمہاری ہوگی بہت اس پر کلام فرماتے تھے ماشاءاللہ فی الحال بھائی نئے ملفوظات اسی طرح پر نئے ملفوظات ان کے ہیں کہیں نہیں ملتے ہیں ملفوظات یہ جودی نے اس کو نقل حضرت امام جودی نے مناقب امام احمد پر اس کو نقل کیا ہے اتنی بڑی کتاب نے اس سے انہوں نے نقل کیا ہے حضرت ابراہیم نخعی فرماتے ہیں کہ عبد الرحمن بن یزید نخعی جو مشہور طالبین میں سے ہیں کوئی کام بغیر نیت کے نہیں کرتے تھے کوئی کام بغیر نیت کے نہیں وضو بھی کرتے تھے اس نیت سے کہ ہم کو اللہ کا ذکر کرنا ہے اللہ کی عبادت کرنا ہے اللہ کا قرب ڈھونڈنا ہے اس وضو کا بھی تم کو سوال کھاتے تھے اس نیت سے تاکہ ہم کو قوت حاصل ہو جو تاکہ ہم اس سے عبادت کریں کوئی کام کرتے تھے اس میں اچھی نیت کر ہی لیتے تھے کہتے ہیں کہ کوئی نہیں عبدالرحمن نخعی جو مشہور تابعین میں سے ہیں کوئی کام بغیر نیت کے نہیں کرتے تھے حتیٰ کہ پانی بھی نیت کے بغیر نہیں پیتے تھے پانی کیوں پیتے ہو تاکہ سرابی ہو جائے سرابی ہو جائے تو قوت آ جائے گی حتیٰ کہ پانی بھی نیت کے بغیر نہیں پیتے تھے امام من نے کتاب من کہ بہت بڑی بڑی کتابوں کے حوالے سے لکھا ہے معمولی نہیں ہے اللہ اسی طرح بری نیت کرنے کا بھی بری نیت پر محاسبہ ہوگا इसी तरह बुरी नीयत वाले का भी बुरी नीयत पर मुहासबा, पकड़ होगी, गिरफ्त होगी, जांच होगी, पूछताछ होगी, क्यों किया तुमने। अगर इस नीयत पर काम करने का पुख्ता इरादा कर लिया तो उसके इस अंत पर उसकी गिरफ्त होगी। पुख्ता इरादा करिए तब यही जेल में कोई बात आई चली गई उस पर मुआवजा नहीं होगा। बिल्कुल इरादा किया कि हमको ये काम कर रही तो अब यह अमल के दर्जे में आ गया, इसमें गिरफ्त हो जाएगी सर कहते, तो उसके अज्म पर उसकी गिरफ्त होगी। जबकि उसने उस पर अमल करने को गैरुल्लाह के सबब तर्क किया होगा, उस अमल तो नहीं किया, तर्क किया, लेकिन गैरुल्लाह के सबब तर्क किया, दूसरे से डर करके कत्ल का इरादा किया, डर की वजह नहीं किया, ये होगा। इरादा कर लिया तो इस पर गुनाह होगा उसको। मसलन या तो वो इत्तेकाद अमल से आजीज हो गया, अजम तो कर लिया लेकिन आजीज हो गया, हाथी शर हो गया, नहीं कर सका, या शर्म से छोड़ दिया, या लोगों के खौफ को ऐसे अमल न कर सका, या उसको असबाब मुअस्सर ना हो सके वगैरह। पर तुम्हें चाहिए अल्लाह ताला के लिए अपने खालिश नीयत रखो और दिल में सफाई पैदा करो और अपने रब से सवाब हासिल करो, अजम न करो। किसी बुरे काम का अजम कर लेना ये खुद गिरफ्त की बात हो सकती है। कब अमल नहीं किया तब भी हो सकती है, या डर की वजह से नहीं किया, किसी वजह से नहीं किया, ये भी एक मसला है। मतलब है कि मुतलकन अगर नियत किया कि ये काम करेंगे, नहीं किया कोई बात नहीं होगी, बुरे काम किया नहीं, लेकिन अगर बुरे काम का अजम कर लिया कि हम कत्ल करके छोड़ेंगे, फला चीज करके छोड़ेंगे, किसी वजह से आजीज हो गया, नहीं किया, इस पर भी उसको गुना होगा। बहरहाल अल्लाह ताला बुखारी ने मसीहैन में उमर इब्न खत्ताब के हदीस से ही हिस्सा रवायत किया, बुखारी मुस्लिम ने रवायत किया है, कहते हैं सल्फ सारी का अमल पहनने इस तरह नियत के हासिल करने और दूसरी चीजों की आमीजी से पाक रखने के सिलसिले में बहुत से अकवाल हैं। यूसुफ ने असबात फरमाते हैं कि नियत को फसाद से खारिज रखने का काम करने वालों के लिए इश्तिहार से ज्यादा भारी है, नियत को फसाद से खारिज रखने का काम अमल करने वालों के लिए लंबे इश्तिहार से ज्यादा भारी है। खारिज करना ये बहुत मुश्किल है, कोई नियत है उसको खालिस अल्लाह के लिए कर लेना मामूली, ये भी एक अमल है और मुजाहदे का अमल है, मुशक्कत है, नियत भी सही नहीं हो पाती। कहते हैं बहुत से यूसुफ ने असबाब फरमाते हैं नियत को फसाद से खालिस रखने का काम अमल करने वालों के लिए लंबे इश्तिहार से ज्यादा भारी है। सुफियान सौरी फरमाते हैं मुझे नियत की दुरुस्तगी के अमल से ज्यादा सख्त कोई और चीज नहीं मिल रही। नियत को दुरुस्त करना सबसे मुश्किल है, नियत ही दुरुस्त रहती है। खुद इमाम गजाली शाह लिखा भी हो मन अखलस लिल्लाह लम्हतन बाहत नजात, जो एक लम्हा भी अपनी नियत को खालिज कर ले पूरी जिंदगी में तो निजात पा जाएगा। जाहिर के लिए इज्जत इखलास, ये इखलास के नादिर होने की वजह है, इखलास नादिर है, शवाइब दुनिया बहुत है, कोई नियत करोगे कोई दुनिया के गर्ज उसमें आ जाएगी और उस अमल को नियत को तुम्हारे पास ही कर देगी। इमाम गजाली ने कहा फरमाते हैं कोई चीज बदल, इसलिए नियत बदलती रहती है, अल्लाह ताला महफूज है, नियत बदलती रहती है। हजरत नाफे इब्ने जुबैर से अर्ज किया गया है कि आप जनाजे में हाजिर नहीं होते, फरमाया तवक्कु करो यहाँ तक मैं नियत कर लूँ, फिर थोड़ी देर सोचा और फरमाया हाँ तशरीफ ले चले, हजरत अभी दुनिया के अलवार मायका की जमात दूसरी बात कह रहे हैं, कहते मर्ज किया गया कि आप जनाजे में हाजिर नहीं होते, फरमाया तवक्कु करो यहाँ तक मैं नियत कर, ये नियत कर लिया तो गए, नियत कर लिया कि जनाजे में शिरकत से क्या मकसद है, जाहिर है कि उनके लोगों को खुश करना है एक नियत, दूसरी नियत है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम सुन्नत है, ये दूसरी नियत है, और इससे हमको सवाब मिलेगा, ये तीसरी नियत, ये नियत किया फिर चल पड़े। बहरहाल अलबवाए बायका की जमा है, शर तकलीफ और मुसीबत के माने में इस रायत को सैयदना अबू हुरैरा नकल किया है। हदीस शरीफ के अल्फाज अक्सर नुस्खों में मन सलम नास आए हैं, अल मुस्लिम मन सलम मुस्लिमून मिन लिसानी वयदी, तो नास भी आया है। मालूम हुआ कि सभी को बचाओ, خالی مسلمانوں ہی کو اپنے ہاتھ سے اور دعاؤں سے ذرا سے نہ بچاؤ بلکہ عام لوگ بھی ناس بھی چل رہا ہے. اور ایک نسخے میں مسلمون ہیں, اسے میں نے حدیث شریف کے لفظ کے مطابق لکھ دیا ہے. ان دونوں لفظ میں معنی اور مطلب کے لحاظ سے کوئی فرق نہیں, چاہے من سلم المسلمون کہو یا من سلم الناس کہو, دونوں کو بچانا ہے. اس لیے کہ مکمل حدیث کے الفاظ یہ ہیں, المومن من امنہ الناس. مومن وہ ہے جس سے لوگ معمول ہے, ناس ہے, جس کا مطلب من سلم الناس بھی آ سکتا ہے, آ جاتا ہے. اور من امتی خواتین کی تقسیم پھر اس کے بعد لکھے ہیں, اللہ نے کریم کا خواتین اس طرح نیت کے بارے میں بہت کچھ لکھا, بہت بڑی بحث ہے. اللہ تعالی ہم سب لوگوں کو اپنی نیتوں کی تصحیح کی بھی توفیق مرمت فرمائے. رمضان شریف ہے, اس میں نیت ہو کہ انشاءاللہ ہم تقوی اختیار کریں گے, تقوی کی زندگی بعد میں بھی گزاریں گے. یہ نیت کریں گے تب تو ہوگا. ہمارے یہاں بعض آدمی اعتکاف میں رہتے تھے, سال بھر خوب عبادت کرتا تھا, جانتے ہیں تلاوت کرتا تھا, اور عید بعد عید کے دن سے شراب پینا شروع کر دیتا تھا. ہم نے کہا بھائی کم سے نیت تو کرو کہ بعد میں ہم نہیں کریں گے. نہیں کہتا تھا, ہمارے مر گیا کیا. کئی سال ایسی ہوا کہ رات بھر تو سال میں تو شراب پیتا ہی تھا, رمضان میں خوب عبادت کرتا تھا, ہمارے آگے پیچھے سب میں شریک. لیکن لوگ کہتے ہیں مولانا اس کو سمجھائیے, ابھی عید آتے ہی شراب پینا شروع کر دے گا. عید میں اپن نیت کی تصحیح, اللہ تعالیٰ ہم سب کو ایک توفیق مرمت فرمائے. رمضان شریف ہے, اس کا تصور ہونا چاہیے کہ رمضان شریف ہے, اس کے بڑے فضائل ہیں, اس کے بہت سے آداب بھی ہیں. اللہ ہم سب کو حسن نیت کی توفیق مرمت فرمائے, اور حسن نیت کی برکت سے جو اس کے برکات ہیں ان سب سے ہم لوگوں کو مشرف ہونا ہے. بس سب زیادہ نہیں کر سکتا, اللہ تعالیٰ سے دعا کیجیے. یہ مختصر کلام جو اصل الرسول ہے, واس کا بیان کا اور اصل الرسول نیت کو درست کرنا ہے. اس بار آپ ہم نیت کو درست کریں کہ رمضان شریف میں ہیں, ہم اپنی اصلاح کریں گے. اللہ نے کہا تک متقی ہو جائے, متقی بنیں گے انشاءاللہ العزیز. اگر یہ نیت جاری رہے گی تو اللہ متقی ہم کو بنا بھی دے گا, اور ہمارے اخلاق کو درست بھی کر دے گا, رضا سے نجات بھی دے دے گا. لیکن نیت کرنے کی بہت ضرورت ہے. دعا کیجیے اللہ تعالیٰ سے کہ اللہ تعالیٰ ہم سب لوگوں کو ان باتوں پر عمل کرنے کی توفیق محمد فرمائے, ہر قسم کی عافیت عطا فرمائے, ہر قسم کی خیر و بھلائی عطا فرمائے, اس کے فیض و برکات سے مشرف فرمائے. بہت سے لوگ تھے الحمدللہ, بہت کافی لوگ رہتے تھے, اللہ تعالیٰ ان سب کو ان چیزوں میں شریک فرمائے. اپنے خلوص کی برکت سے انہوں نے بہت کچھ حاصل کیا, گئے بھی. اللہ تعالیٰ جو باقی ہیں ہم سب کو بھی توفیق دے کہ رمضان کی ہم قدر کریں, اور رمضان کے جو اعمال ہیں, رمضان کے جو اشعار ہیں اس کو بجا لائیں. ربنا تقبل منا انک انت السمیع العلیم, برحمتک یا ارحم الراحمین, بحرمت سید نبی کریم صلی اللہ علیہ وسلم. Thank you.